أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. سيقول المخلفون إذا انطلقتم إلى مغانم لتأخذوها ذرونا نتبعكم يريدون أن يبدلوا كلام الله قل لن تتبعونا كذلكم قال الله من قبل فسيقولون بل تحسدوننا بل كانوا لا يفقهون إلا قليلا سيقول المخلفون إذا انطلقتم إلى مغانم لتأخذوها ذرونا نتبعكم. صحابہ کرام نبی علیہ الصلوۃ والسلام کے ساتھ 1400 صحابہ کرام تھے تقریباً، ایک قول کے مطابق 1500 صحابہ کرام تھے. جب آپ لوگ جو ہے صلح حدیبیہ کرنے کے بعد بغیر عمر ادائیگی کے واپس جو ہے مدینے کی طرف لوٹ آئے، تو اللہ اپنے دوستوں کو کبھی خفا نہیں کرنا تھا چاہتا. صحابہ کرام اور نبی علیہ الصلوۃ والسلام کی دلجوئی کے لیے، صحابہ کرام اور نبی علیہ الصلوۃ والسلام کے غم اور پریشانی کو دور کرنے کے لیے نبی علیہ الصلوۃ والسلام کو اللہ نے حکم دیا کہ خیبر پر چڑھائی کرو، خیبر پر چڑھائی کرو. خیبر میں یہود آباد تھے، انہوں نے بھی نبی علیہ الصلوۃ والسلام اور صحابہ کرام کے بارے میں کافروں سے جو ہے راز باز انہوں نے کی تھی، تو اسی وجہ سے نبی علیہ الصلوۃ والسلام کو حکم ہوا کہ ان ساتھیوں سمیت تم خیبر والوں پہ چڑھائی کرو، حملہ آور ہو جاؤ، کیونکہ خیبر میں یہود آباد تھے اور یہود مولوی تھے، جنگ کرنا مولویوں کا کام تو نہیں. خلق اللہ للحروب رجالا ورجالا لقصعت وسریدی، کچھ مردوں کو اللہ نے پیدا کیا ہوتا ہے لڑائی جھگڑے کے لیے، جہاد کرنے کے لیے، اور کچھ مرد جو ہے وہ پیدا ہوتے ہیں صرف جو ہے وہ تالی صاف کرنے کے لیے، وہ کھانے پینے کے لیے ہوتے ہیں. تو وہ مولوی تھے یہودی، تو ان سے لڑنا جو ہے وہ بقدر آسان تھا، عام لوگوں سے لڑنے کے بجائے جو ہے ان سے لڑنا آسان تھا، مدافعت جو ہے ان کے نہ ہونے کی برابر تھی، لڑنے کی نومت جو ہے وہ نہیں تھی. تو اسی وجہ سے صحابہ کرام کو حکم ہوا کہ آپ ان پہ جو ہے حملہ آور ہو جائیے، آسان محاذ تھا، کوئی اس میں مشکل نہیں تھا. مگر یہ حکم اللہ کی طرف سے تھا کہ وہ لوگ جو ہے خیبر کی طرف جائیں گے جو صلح حدیبیہ میں موجود تھے، کیونکہ صلح حدیبیہ وہاں تو وہ نہیں جا رہے تھے اسی وجہ سے کہ مکہ کے مشرکین بڑے جو ہے جنگجو تھے، ان سے تو لوگ ڈرتے تھے، تو لہذا بہانے بنا رہے تھے. تو اس کے مقابلے میں جب تم خیبر کی طرف جاؤ گے تو وہی لوگ جو ہے آپ سے جانے کی اجازت طلب کریں گے کہ حضرت آپ ہمیں جو ہے وہ ساتھ لے جائیے، کیونکہ ان کو تو یہ پتا ہے کہ وہ تو مولوی ہے، وہ تو لڑائی جھگڑے والے نہیں ہیں، آسان محاذ ہے، مال غنیمت زیادہ ہوگا، کیونکہ وہ تو بڑے مالدار تھے. تو لہٰذا ان کو جو ہے آپ جانے کی اجازت قطعاً نہیں دیجیے. جو صلح حدیبیہ میں تھے وہ یہاں پر بھی ہوں گے, جو وہاں نہیں تھے یہاں پر بھی نہیں ہوں گے. سمجھ آ گئی کہ نہیں آ گئی؟ کچھ لوگ دوسری طرف دیکھ رہے ہیں, میری توجہ کو بھی آپ خراب کر رہے ہیں. اللہ رب العزت فرماتے ہیں سیقول المخلفون, ضرور کہیں گے المخلف, یہاں پر بیٹھے جی, یہاں پر بیٹھے. سیقول المخلفون, ضرور کہیں گے آپ سے پیچھے رہنے والے, ضرور کہیں گے آپ سے پیچھے رہنے والے صلح حدیبیہ سے, اذ انطلقتم, جب جانے لگو تم, الی مغانم, خیبر کی مال غنیمت کے حصول کے لیے, خیبر کی مال غنیمت کی طرف یا حصول کی طرف, لتاخذوها, اس لیے کہ تم حاصل کرو اس کو. تو کیا کہیں گے؟ ضرور نہ چھوڑ دیجئے ہمیں, نتبعکم, کہ ہم تابعداری کریں تمہاری. یریدونا, چاہتے ہیں یہ لوگ, ایبدلوا کلام اللہ, کہ بدل ڈالے اللہ کے حکم کو. قل کہہ دیجئے اے پیغمبر علیہ الصلات والسلام, لن تتبعونا, ہرگز تابعداری نہ کرو ہماری, کذالکم, اسی طرح تم بیٹھے رہو, قال اللہ, کہا ہے اللہ نے, من قبل, پہلے ہی یا اس سے پہلے, فسیقولون, آپ ضرور کہیں گے یہ لوگ, بل تحسدوننا, بلکہ تم حسد کرتے ہو ہمارے ساتھ, بل کانوا, بلکہ ہیں یہ لوگ, لا یفقہون, کہ نہیں جانتے آخرت کے دائمی فائدے پر, الا قلیلا, مگر توڑا فائدہ دنیا کا. سیقول المخلفون, ضرور بضرور کہیں گے آپ سے المخلفون, پیچھے رہنے والے صلح حدیبیہ سے, پیچھے رہنے والے صلح حدیبیہ سے, اذ انطلقتم, جب جانے لگو تم, الی مغانم, خیبر کی غنیمتوں کی طرف, الی مغانم, خیبر کی غنیمت اس سے مراد ہے. دیکھیں معنی میں جو ہے ہم سوال کو جو ہے وہ دور کر رہے ہیں, جو سوال ہے پیچھے رہنے والے کہاں سے پیچھے رہ گئے, صلح حدیبیہ سے, کس غنیمت کی طرف جو ہے وہ جا رہے ہیں, خیبر کی طرف. لتاخذوها, اس لیے کہ تم حاصل کرو اس کو, ضرورنا یہ مقولہ ہے سیقولوں کا, ضرورنا یہ مقولہ ہے سیقولوں کا, کیا کہیں گے ضرور بضرور کیا کہیں گے, ضرورنا چھوڑ دیجئے ہمیں, اجازت مرحمت فرمائی ہے ہمیں, ہمیں اپنے ساتھ جو ہے شریک سفر کیجئے, نہ تبعکم کہ ہم تابعداری کرے تمہاری, پیروی کرے تمہاری, تمہارے ساتھ جو ہے وہ چل پڑے. اللہ رب العزت فرماتے یریدون چاہتے ہیں یہ لوگ, ایبدلوا کلام اللہ کے بدل ڈالے اللہ کے حکم کو. اللہ کا حکم کیا؟ کہ خیبر کے غزوے میں جو ہے وہ لوگ شمولیت اختیار شامل ہوں گے, ان کو آپ خیبر کی طرف لے جائیں گے جو لوگ صلح حدیبیہ میں شامل تھے. یہ اللہ کا حکم ہے. یہ کیا ہے؟ اللہ کا حکم کہ وہ لوگ آپ کے ساتھ جو ہیں غزوہ خیبر میں ہوں گے جو لوگ صلح حدیبیہ میں تھے. تو یہ لوگ اللہ کے حکم کو بدل ڈالنا چاہتے ہیں, تبدیل کرنا چاہتے ہیں کہ یہ آپ سے غزوہ خیبر میں شمولیت کی درخواست کر رہے. قل کہہ دیجئے اے پیغمبر علیہ الصلات والسلام, لن تتبعونا, ہرگز تابعداری نہ کرو ہماری, پیروی نہ کرو ہماری, ہمارے ساتھ نہ چلو. کذالکم, اسی طرح تم بیٹھے رہو اپنی بیویوں کے ساتھ, اسی طرح تم بیٹھے رہو, کیونکہ تم تو بانا ہی بنا رہے تھے, مال نے ہمیں جو ہے مشغول رکھا تھا, اہل و عیال نے, تو ان کے ساتھ بیٹھے رہو, گپ شپ لگاؤ. قال اللہ, کہا ہے اللہ نے, من قبل, اس سے پہلے, کہا ہے اللہ نے من قبل, اس سے پہلے یا پہلے ہی, کیا کہا ہے؟ کہ صلح حدیبیہ میں جن لوگوں نے شرکت کی تھی اے پیغمبر علیہ الصلات والسلام آپ کے ساتھ, انہی لوگوں کو آپ کہاں پر لے جائیں گے؟ غزوہ خیبر میں آپ ان کو اپنے ساتھ لے جائیں گے. اللہ نے پہلے سے نبی علیہ السلام کو یہ حکم دی تھی. سمجھ آ رہی ہے کہ نہیں آ رہی؟ ابھی یہ بات کہ قال اللہ من قبل, کہاں ہے اللہ نے اس سے پہلے, کہاں پر کہا ہے؟ سوال تو یہ ہے نا, کہاں پر کہا ہے؟ ہے اشارہ, ہے کلیئر کٹ بات کر دی گئی ہے. کیا قال اللہ من قبل, کہاں ہے اللہ نے اس سے پہلے؟ ہم نے تو وضاحت بھی کر دی کہ کیا کہاں ہے, جو صلح حدیبیہ میں تھے وہ غزوہ خیبر میں بھی ہوں گے. اور اللہ رب العزت فرماتے کہ کہاں ہے اللہ نے اس سے پہلے, اب یہی سوال ہے کہ کہاں پر اللہ نے کہا ہے. وہ لوگ جو احادیث کو نہیں مانتے, وہ لوگ جو احادیث کو نہیں مانتے, احادیث کوئی بھی چیز, کچھ چیز نہیں ہے, تو ان سے سوال یہ ہے کہ کہاں ہے اللہ نے اس سے پہلے, کہاں پر کہا ہے؟ تم قرآن کی وہ آیت تو ذرا بتا دو, اس سورت کی آیت بتا دو کہ کہاں پر اللہ نے کہا ہے کہ جو غزوہ خیبر میں ہوں گے وہ لوگ غزوہ خیبر میں ہوں گے جو صلح حدیبیہ میں تھے, کہاں پر کہا ہے؟ تم آیت بتاؤ ذرا قرآن کی. ہمارے استاد محترم, اللہ ان کی عمر اور علم میں برکت ڈالے, ان کے استاد تھے شیخ القرآن علامہ محمد طاہر نور اللہ مرقدہ, وہ فرماتے ہیں کہ کسی خانی بازار میں جو ہے ایک کتب فروش کے ساتھ جو ہے میں بیٹھا تھا, کتابیں جو ہے وہ دیکھ رہا تھا. اسی اثنا جو ہے اس دکان میں ایک مولوی آیا, بڑا لحیم شہیم تھا, خوب موٹا فربا تھا, سر پہ جو ہے وہ پگڑی باندھی تھی اور بڑے جو ہے وہ ڈیل ڈال والا تھا. وہ بھی آ کر جو ہے وہ کتابیں پڑھ رہا تھا. وہ دکاندار جو ہے میرا جانا پہچانا تھا, میں بیٹھا تھا. اسی دوران جو ہے وہ راستے سے گزرتے ہوئے اسٹوڈنٹ جو ہے وہ کالی جی, وہ بھی دکان میں آئے, پانچ چھ لڑکے تھے وہ بھی آئے. उन्होंने मौलवी साहब से सवाल किया कि मौलवी साहब क्या कुरान कामिल किताब नहीं है? तो मौलवी साहब ने जवाब दिया कि हाँ कुरान कामिल किताब है। तो उन तालिब इल्मों ने जो है दूसरा सवाल ये किया कि जब कुरान कामिल किताब है तो अहादीस की क्या जरूरत है? तो मौलवी साहब जो है उसकी सुई जो है वो अटक गई, वो हैरान हुआ कि अभी इसको जवाब क्या दूं मैं, कि मैंने तो कह दिया कि कुरान कामिल किताब है, तो जब कुरान कामिल किताब है तो हदीस की क्या जरूरत है? तो अभी वो स्टूडेंट जो है उनसे बार बार यही मुतालिबा किया, क्योंकि मौलवी साहब आप जवाब नहीं दे सकते, फिर आप इस दावे को जो है वो फिर अहादीस की क्या जरूरत है? तो वो दुकानदार जो है वो अजर शेख कह रहे कि मुझे जो है उस दुकानदार देख रहा था कि तुम जवाब दो ना, तो मैंने जो है उनको बुलाया कि इस तरफ आ जाओ, आपको जवाब चाहिए मैं आपको जवाब दूं। उनने कहा अजीब आदमी हो, मौलवी साहब जवाब नहीं दे सकते, जमींदार जवाब दे गया। कहा तुम तो जमींदार हो, क्योंकि अजर शेख उस सर के ऊपर जो है सफेद टोपी वाला था, इस तरह नहीं था कि बड़ी जो है वो दस्तार बांधी है और बस आम लोगों से जो है वो अलग तलग था, ये नहीं था, क्योंकि ये कोई अजीब सी जो है हमारे मुल्क की जो है ये चीज बनी है कि मौलवी की लिबास जो है हम लोगों से तब्दील होगी, वो सफेद कपड़ों के बजाय कोई और कपड़े नहीं पहनेगा। हालांकि शाह इस्माइल शहीद रहमतुल्लाह अलैह उनकी किताब का नाम है इजारुल हक लिल खल्क, उसके अंदर वो लिखते हैं कि मौलवी साहब जो है हमेशा सफेद कपड़ों नहीं पहनेगा, क्योंकि लोग उनको फिर जो है वो कफन चोर समझेंगे। समझ आ गई? पुराने लोग पुराने जमाने में कफन जो है वो सीने वाले वो मौलवी साहब होते थे, पूरे इलाके के अंदर कफन जो है वो जो उसमें जो जिस तरफ से जो है वो सिया जाता है, तो आम लोगों को यह तरीका नहीं आता था। अभी तो दर्जी वगैरह जो है वो सीते हैं ना, पहले जो है वो सिर्फ मौलवी जो है वो बैठक में बैठकर जुमा मस्जिद में बैठकर हुजरे में बैठकर जो है वो सीता था। तो अगर मौलवी साहब जो है वो सिर्फ सफेद कपड़े पहनेगा तो लोग उन पर शक करेंगे कि ये कफन से जो है वो चोरी करने वाला है, तो लिहाजा हर वक्त सफेद कपड़े भी नहीं पहनेगा। हाँ, नबी अलैहिस्सलाम को पसंदीदा रंगों में जो है वो सफेद रंग था। नबी अलैहिस्सलाम फरमाते हैं कि बेहतरीन रंग अल्लाह के नजदीक जो है वो सफेद है, इसी को तुम पहना भी करो और इसी में अपने मुर्दों को तुम जो है कफन भी करो, ये अपनी जगह जो है एक चीज है मगर मुस्तकिल ना करो। इसी तरह जो है हमारे यहाँ एक चीज ये भी है, रस्म ये भी है कि मौलवी जो है अपने सर के ऊपर कोई चीज ना रखे। क्यों? क्योंकि इसके सर दिमाग में जो है वो कुरान होता है, तो अल्लाह के बंदे दिमाग में कुरान कहाँ होता है? कुरान का महल और मुकाम तो दिल है। तो लोग कहते हैं मौलवी साहब जो है वो सर पे कोई चीज न रखे, ये बैद भी है। तो चाहिए इसको कि लोगों के सामने जो है अपने सर के ऊपर चीजों को रख के जो है घर ले जाए। तो हजरत शेख जो है वो इसी तरह जो है वो बैठे थे, उसने कहा चलो मैं जवाब देता हूं, अगर जमींदार भी हूं तो जवाब सुन लो, जवाब सुनने में तो कोई कबाहत तो नहीं है। उसने कुतुब कुशो फरोश को कहा कुरान दो मुझे, उसने कुरान जो है वो खोला और स्टूडेंट को कहा जरा बैठ जाओ, ये आयत जो है उसके सामने, उसको कहा लिखो अपने पास 26:12 सूरतुल फतह आयत नंबर 15 कि यहां पर अल्लाह रब्बुल इज्जत फरमाते हैं कुल लन तत्तबिउना कज़ालिकुम काल अल्लाह मिन क़ब्ल। कहा है अल्लाह ने इससे पहले कि सुलह हुदैबिया में वो लोग जो है ग़ज़वे खैबर में उन लोगों को साथ ले चलो जो सुलह हुदैबिया में थे, ये हुक्म अल्लाह ने कहां पर दिया है? अल्लाह ने कहा काल अल्लाह, कहां है अल्लाह ने इससे पहले, कहां पर कहा है? तुम कुरान को सिर्फ मानते हो अहादीस को नहीं मानते, तो चलो कुरान में बता दो कि कहां पर अल्लाह ने कहा है। तो उन्होंने कहा हम अपने परवेज से पूछ लेंगे, गुलाम अहमद परवेज जो इस फिरके का जो है वो बड़ा गुजरा है, परवेजी जिसको कहते हैं, हदीस के मुनकर है, हदीस को नहीं मानते, ये कुछ लोगों से कुछ लोगों के ख्यालात मुंतकिल हो चुके हैं, इसमें जो है वो दीन का क्या है कि दीन का ये क्या खिदमत है, ये तो लोगों के ख्यालात हैं, ये उनकी कमेंट्स हैं। तो हजरत शेख ने उसको कहा एक हफ्ते की आपको मोहलत है, ठीक एक हफ्ते में जो है आप अपना जवाब जो है इस आदमी को बता दीजिए, मैं आकर सुन लूंगा। शेख तो गांव चले गए। उसके बाद जो है वो कुछ दिनों के बाद जो है वो हजरत शेख आए 15-20 दिन के बाद, तो कुतुब फरोश को जो है उसने कहा कि क्या बना उस सवाल जवाब का। उसने कहा तकरीबन जो है वो 4-5 दिन जो है वो गुजर चुके थे कि वो आए, रास्ते से जो है वो गुजर रहे थे मगर हमारी तरफ जो है वो हमारी दुकान की तरफ नहीं देख रहे थे। तो एक मरतबा मैंने जो है उसको जोर से बुलाया कि अल्लाह के बंदो आ तो जाओ, कुछ कहो तो, क्या हुआ क्या नहीं हुआ। उन्होंने कहा पहले तो ये बताओ कि ये आदमी कौन था। उसने कहा नहीं ये नहीं बताऊंगा, पहले तुम जवाब बताओ जवाब क्या है, फिर बाद में बता दूंगा। तो उसने कहा हमने परवेज को खत लिखा, परवेज जो इनका बड़ा था लाहौर में, उसका मुकाम था, क्लीन शेव किया करता था और लड़कियां सामने बैठा के जो है वो दर्ज दिया करता था, आम आदमी को जाने की इजाजत न थी जब तक जो है उनकी मोहर उनके पास न थी। तो उसने जो है वो कहा कि परवेज को हमने खत लिखा कि आप तो हदीस को नहीं मानते, हमने एक आलिम पे एतराज किया, उसने जो है ये आयत जो आपके तौर पे बता दी कि कहां पर अल्लाह ने कहा है, तुम कहो कि कुरान कामिल है तो कहां पर अल्लाह ने कहा है वो जगह बताओ। तो उसने जो है वो जवाब के तौर पे हमें भेज दिया कि ये आदमी जो कोई भी है, मैं नहीं जानता इसको, जो कोई भी ये आदमी है तो इससे बच के रहो, ये कुरान को बड़ी अच्छी तरीके से समझने वाला है, इसके सामने एतराज को न उठाओ वरना अगला एतराज फिर इससे भी सख्त होगा। तो फिर उसके बाद जो है कुतुबफरोश से जो है स्टूडेंट ने पूछा कि ये कौन था, तो उसने कहा ये पंचपीर मौलाना था। उसने कहा अच्छा वो ये थे। तो जो आदमी कुरान को समझता है याद रखिए उनके लिए कोई मसला नहीं है, लोग लाख एतराज कर दे उनके लिए अल्लाह जवाब जरूर ब जरूर देगा। अफसोस अलमिया तो ये है कि हमारे लोग कुरान को नहीं समझते, हम सिर्फ इसी चीज को जो है वो मौली जानते हैं कि एक आदमी ने सर के ऊपर पगड़ी बांध दी है और इसी तरह जो है वो सफेद कपड़े जो है वो पहने हैं, बस ये मौली साहब है, ये पैगंबर का वारिस है, ये बड़ा अच्छा आदमी है। और अगर उसको जो है न कुरान आता है न उसको जो है वो अहादीस आती है, बस सिर्फ जो है वो इसी बात पर है लिबास की तरफ तवज्जो। तो अल्लाह रब्बुल इज्जत फरमाते हैं कुरान कामिल है अकायद के बाब में, कुरान कामिल है कुलियात के बाब में, उनकी जुजियात अहादीस ने जिक्र की है। कुरान में है अकीमुस्सलात, मगर कुरान में तो ये नहीं है कि 5 वक्ता नमाज पढ़ो, सुबह की कितनी रकात होगी, दोपहर की कितनी रकात होगी, असर की कितनी होगी, शाम, ये तो नहीं है। कुरान में है वातो ज़कात, मगर तफसील तो नहीं है कि ज़कात जो है वो जमीन जो फसलें हैं इसमें कितनी होगी, ऊंट में कितनी होगी, सोने चांदी में कितनी होगी, आम जो है वो दिनार और दिरहम में कितनी होगी, ये तफसील कहां पर है हदीस में। इसी तरह और बहुत सी चीजें जिनकी कुलियात जिक्र है मगर जुजियात नहीं है, उनकी जो है वो क्या है, कुलियात है अकीमुस्सलात नमाज पढ़ो मगर जुजियात नहीं है। इसी तरह वआत और ज़कात, इसी तरह जो है और बिस्यार अहकाम जो कुरान के अंदर है। तो कुलियात कुरान में, जुजियात अहादीस में, अगर अहादीस से ने बयान नहीं की तो उसके बाद फुकहाए अज़ाम ने जो है उसको तफसील के साथ जिक्र किया, जिसको आम तौर से फिका कहते हैं, उसकी तरफ जो है आप तवज्जो करेंगे। तो अल्लाह रब्बुल इज्जत फरमाते कुल लन तत्तबिउना कज़ालिकुम क़ाल अल्लाह मिन क़ब्ल, ये कहां पर कहा है, अल्लाह ने नबी अलैहिस्सलाम को वही खफी के तौर पे बताया। वही दो किस्म की है, एक वही जली और दूसरी वही खफी। वही जली जिनके अल्फाज और मानी दोनों अल्लाह की तरफ से है, जिस तरह कुरान, इसको वही मतलू भी कहते हैं, वो वही जिसकी तिलावत की जाती है, जिसको पढ़ी जाती है। दूसरी वही है वही खफी, छुपी है वही, जिसके मानी और मतलब अल्लाह के होते हैं, अल्फाज नबी अलैहिस्सलाम के जुबानी होते हैं, नबी अलैहिस्सलाम के दिल में अल्लाह कोई बात डाल देता है, اس کو وہیں خفی کہتے ہیں, اس کو وہیں غیر مطلوب ہی کہتے ہیں جس کی تلاوت نہیں کی جاتی. جس طرح حدیث اس کی تلاوت تو نہیں کی جاتی. تو یہاں پر جو بات ہے قال اللہ من قبل, کہاں ہے اللہ نے پہلے یا اس سے پہلے, تو کس وحی کے تھرو جو ہے وہ کہاں ہے؟ وحی خفی کے تھرو. کس وحی کے ذریعے سے؟ وحی جلی کے ذریعے نہیں, کیونکہ وحی جلی تو قرآن ہے, اس میں تو نہیں ہے. وحی خفی احادیث کے تھرو جو ہے نبی علیہ السلام کو اللہ نے بتلایا. کیونکہ نبی علیہ السلام وما ينطق عن الہوا ان ہوا الا وحی یوحا, پیغمبر کی زبان سے کوئی بات نہیں نکلتی مگر وہ وحی ہوا کرتی ہے. سمجھ آ رہی ہے کہ نہیں آ رہی ہے؟ تو کچھ لوگ احادیث کو نہیں مانتے, احادیث سے جو ہے وہ انکار کرتے ہیں, یار یہ کیا ہے یہ کیا نہیں ہے. ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سنچے ہجری میں مسلمان ہوئے اور حدیث کے ہر صفحے پہ اس کی حدیث ملتی ہے, تقریباً 5,000 ان کی احادیث کی تعداد ہے. تو یہ کس طرح ہے ایک آدمی کو 5,000 احادیث کی؟ تو اللہ کے بندے تم کہتے ہو کہ انگریز کو پوری انگلش کی ڈکشنری یاد ہے؟ تو جب ایک پوری ڈکشنری جو ہے, ڈکشنری ایک آدمی جو ہے وہ یاد کر سکتا ہے, تو کیا احادیث جو ہے وہ زیادہ ہے یا ڈکشنری زیادہ ہے؟ ہے کہ نہیں ہے اس طرح کے لوگ کہ فلاں ہے اس کو ڈکشنری یاد ہے, فلاں کو ڈکشنری یاد ہے. تو اللہ رب العزت فرماتے ہیں فَسَيَقُولُنَا, بس کہیں گے, ضرور کہیں گے یہ لوگ جن کو آپ جانے کی اجازت نہ دے تو وہ جواب میں کیا کہیں گے؟ بَلْ تَحْسُدُونَا, نہ بلکہ تم حسد کرتے ہو ہمارے ساتھ. کیا کرتے ہو؟ ہمارے ساتھ حسد کرتے ہو کہ مال غنیمت کہیں یہ ہم سے نہ لے لے, اپنے حصے کو جو ہے وہ کم نہیں کرنا چاہتے. بلکانو, بلکہ ہے یہ لوگ لائف کہوں نہ, کہ نہیں جانتے نہیں سمجھتے جہاد کے دائمی فائدے پر. الا قلیلا, مگر تھوڑا فائدہ دنیا کا, تھوڑے فائدے کی طرف دیکھتے ہیں کہ مال غنیمت مل جائے, مگر جو دائمی فائدہ ہے کہ اللہ اس سے خوش ہو جائے جنت دے دے, اس کو یہ لوگ نہیں دیکھتے. قل کہہ دیجئے پیغمبر علیہ الصلوۃ والسلام, ہاں گھبرائیں نہیں کہ ہمیں جو ہے جانے کی اجازت نہیں دی. بالکل آپ کو موقع ملے گا انشاءاللہ, آپ ٹینشن نہ لیں, آپ کو بلایا جائے گا, عنقریب آپ کو بلایا جائے گا. بنو ثقیف, بنو حوازن, فتح مکہ, مسلمۃ الکذاب, بہت سی تفاسیر ہے یہاں پر علماء کرام کی, آپ کو بلایا جائے گا. بنو ثقیف کی طرف حنین میں بلایا جائے گا, تبوک کی طرف بلایا جائے گا, مسلمۃ الکذاب کی لڑائی کی طرف بلایا, فتح مکہ میں دوبارہ بلایا جائے گا. تم کیوں ٹینشن لیتے ہو کہ ہمیں جو ہے آپ جانے کی اجازت نہیں دیتے, کار خیر سے ہمیں روک رہے, جہاد کے کرنے سے روک رہے؟ نہیں, خیر نیکسٹ ٹائم آپ کو ہم مدعو کریں گے. اللہ رب العزت فرماتے قل کہہ دیجئے پیغمبر علیہ الصلوۃ والسلام للمخلفین, پیچھے رہنے والوں کو, من الاعراب, دیہاتیوں میں سے, ستدعون الى قوم, ان قریب بلائے جاؤ گے تم, الى قوم, ایک قوم کی طرف, اولی باس شدید, جو بڑے جنگجو ہوں گے, جو بڑے جنگجو ہوں گے, بڑے زوراور ہوں گے, بڑے جگڑالو ہوں گے, خواندان جنگ سخت, تو قاتلونہم, لڑائی لڑو گے تم, جنگ کرو گے تم ان کے ساتھ, او یسلمون, یا وہ تابعداری اختیار کریں گے. اللہ رب العزت فرماتے قل کہہ دیجئے پیغمبر علیہ الصلوۃ والسلام للمخلفین, للمخلفین, پیچھے رہنے والوں کو, من الاعراب, دیہاتیوں میں سے, ستدعونا, ان قریب بلائے جاؤ گے تم, علاقوں میں, ایک قوم کی طرف, اولی باس شدید, جو سب جگڑالو ہوں گے, جو سب جنگجو ہوں گے. مراد اس سے کیا ہے؟ جس طرح میں نے تفسیر کر دی, بنو ثقیف, حوازن, جنگ ہونے, فتح مکہ, مسلمۃ الکذاب کی لڑائی, کچھ مفسرین فرماتے ہیں روم اور کسرا کی لڑائی. تو قاتلونہم, جنگ کرو گے تم ان کے ساتھ, او یسلمون, یا وہ گردن رکھیں گے. فَإِن تُطِعُوا, پس اگر تم نے تابعداری کر دی, یوتکم اللہ, دے دیا جائے گا تم کو اللہ, دے دے گا تمہیں اللہ اجرن حسنن, اجرا اجر حسنن خوبصورت. وَإِن تَتَوَلَّوْا, اور اگر پھر گئے تم جہاد کے کرنے سے, کما تولیتم من قبل, جس طرح پھر گئے تم من قبل اس سے پہلے, یعذبکم عذابا علیما, سزا دیا جائے گا تمہیں سزا سخت, سزا دردناک. اللہ رب العزت فرماتے ہیں بھائی ان تتولو, اور اگر پھر گئے تم جہاد کے کرنے سے, جس طرح تم نے صلح حدیبیہ میں جو ہے اللہ کی اطاعت سے منہ موڑا تھا, پیغمبر کی تابع داری سے منہ موڑا تھا, اگر اسی طرح تم نے پھر بھی اس طرح کام کر دیا تو اللہ تمہیں جو ہے دردناک عذاب میں مبتلا کر دے. لیس علی الاعمى حرج, اس سے سنا ذکر فرما رہے اللہ رب العزت جہاد سے کہ منافق اگر تم اندھے ہو, اگر تم لنگڑے ہو یا بیمار ہو, نہ جا سکو, کوئی مسئلہ نہیں, اور اگر تم ٹھیک ٹھاک ہو, جہاد کے کرنے سے جی کترا رہے ہو, تو تم تو بڑے بےمان ہوں گے. اللہ رب العزت فرماتے لیس علی الاعمى حرج, نہیں ہے اندھے پر حرج کوئی تنگی, ولا علی الاعرج, اور نہ لنگڑے پر حرج کوئی تنگی, ولا علی المریض, اور نہ بیمار پر کوئی تنگی, جہاد کے کرنے میں, جہاد کے کرنے میں بیمار رہے, اسی طرح جو ہے لنگڑا ہے, اسی طرح جو ہے وہ اندھا ہے, تو نہ جا سکے کوئی مسئلہ نہیں. وَمَن يُطِعِ اللَّهَ وَرَسُولَهُ, جس نے اطاعت کر دی اللہ اور اس کے پیغمبر کی, بشارت ہے, يُدْخِلُهُ, داخل کرے گا اللہ اس کو, جنات ان جنتوں میں, تجری میں تحت الانہار, کے روانہ ہوگی اس کے نیچے سے نہریں, اللہ ان کو جنت والا بنا دے گا. اس نے اللہ کی اطاعت کر دی, اللہ کی اطاعت سے مراد کیا, جہاد کا, جہاد کرنا, پیغمبر کی اطاعت کیا, اس کا ساتھ دینا. یعنی کہ اطاعت میں صرف جو ہے وہ کیا ہے کہ تم مسواک کرو, آنکھوں میں سرما لگاؤ, بالوں میں تیل لگاؤ, اور اسی طرح پائنچے چڑھاؤ, یہ صرف اطاعت ہے. نہیں, اطاعت میں جہاد بھی داخل ہے, جہاد کیا ہے یہ بھی داخل ہے, صرف یہ نہیں کہ تم حلوہ کھاؤ اور یہ کہو کہ یہ پیغمبر کو حلوہ بڑا پسند تھا. تو اللہ رب العزت فرماتے وہ میں یوت اللہ و رسول, جس نے اطاعت کر دی اللہ اور اس کے پیغمبر کی, یدخلہ جنات, داخل کیا جائے گا, داخل کرے گا اللہ اس کو جنتوں میں, کہ روانہ ہوگی اس کے نیچے سے نہر. وہ میں یتولا, اور جو پھر گیا, اور جو پھرا, جس نے منہ موڑا اللہ کے حکم سے, یعذبہ, سزا دے گا اس کو اللہ, عذابا علیما, سزا دردناک, ان کو اللہ جو ہے درد والا سزا دے گا, ایسی سزا جو ان کے دل پہ حملہ آور ہوگی, التی تتولی علی الافئدہ, جو دلوں پہ حملہ آور ہوگی, جو ان کے دلوں کو جو ہے مصیبت اور درد میں مبتلا کر دے. کیونکہ دنیا میں ان منافقین کی باتوں نے سی باتوں کی وجہ سے ایمان والوں کے دل جو ہے وہ درد مند ہوئے تھے, تو اللہ ان کو ایسے عذاب میں مبتلا کرے گا کہ ان کے دل جو ہے وہ درد مند ہو جائے گا.